बागलुङको बुङ्गा दोभान सहित खुङखानी तमान बोबाङ दर्दिङ निसी खुङ्गा ग्वालीचोर भीमगिठे लगायतका गाविसमा यस्ता हातहाली विवाहको उदाहरण प्रशस्तै पाइन्छ। यस क्षेत्रका दलित तथा छन्त्याल समुदायमा सदैवदेखि यसरी नै विवाह गर्ने प्रचलन रहेको छ। यस्तो संस्कारले गर्दा बाल बालिकाको शिक्षा दीक्षामा प्रत्यक्ष असर पुगेको स्थानीय मङ्गला निमाविका शिक्षक हिम बहादुर विश्वकर्माको अनुभव छ। उनीहरूको इच्छा नहुँदा नहुँदै पनि उनीहरूको एउटा जबरजस्तीकरण भएकै छ भन्नु। अब हाम्रो विद्यालयकै कुरा गर्ने हो भने अब विद्यालयमा मैले कक्षा छ पढाउँछु, त्यहाँ सबभन्दा धेरै विद्यार्थी हुन्छ वडा नम्बर 5 र 6 को गए त त्यहाँ चाहिँ एकदम उनीहरूको त्यो बिहा गर्ने एक वर्षमा जस्तै 6-7 जना 8-10 जनाको बिहा हुने त्यस्तो भएर उनीहरूको बिचैमा एउटा स्कुलमा आफ्नो ऊ पनि गर्ने भयो। सामाजिक कुरीति अन्धविश्वास जस्ता विविध कारण दलित तथा छन्त्याल समुदायका महिलाहरू जबरजस्ती विवाह बन्धनमा बाँधिन बाध्य छन्। यी गाउँहरूमा अधिकार कर्मी र महिला अधिकार कर्मीहरूको गतिविधि अझै पुग्न सकेको छैन। तर महिला अधिकार सञ्जालको तर्फबाट यस्ता कुरीतिलाई हटाउन विभिन्न प्रयास जारी रहेको महिला अधिकार कर्मी ज्ञान कुमारी छन्त्यालको दावी छ। यो समस्यालाई हटाउनको लागि हामीले पनि त्यो कुरा चलाइराखेका छौँ। अनि जबरजस्ती विवाह नगरिदिने, आफ्नो इच्छाले गर्ने, छोराले जति छोरीले पनि पढ्न पाउने र पुरुषले जति अधिकार चाहिँ महिलाले पनि पाउन पर्ने कुरामा हात सबैसँग हातेमालो गर्दै जाने र एउटा चाहिँ छोरीलाई विवाह गर्दा बेला आफ्नो छोरीले इच्छा लागेकोसँग हामीले बिहा गर्न दिने र जबरजस्ती कसैले नगर्ने, सबै स्वतन्त्र हुन्छ भन्ने हाम्रो यो रायो सल्लाह भइरहेको। महिला अधिकार र लैङ्गिक समानताका नाममा थरी थरीका अभियानहरू सञ्चालन भइरहेका छन्। तर त्यस्ता अभियानहरू धेरै जसो राजधानी र सहर केन्द्रित हुँदा गाउँ गाउँमा यसरी कलिलो उमेरमा विवाह बन्धनमा बाँधिनु पर्ने पीडा खेप्न बालिकाहरू बाध्य छन्। अधिकार कर्मीहरूले अब बालिका केन्द्रित अभियानलाई गाउँ गाउँमा पुर्याउनु जरुरी छ। जबरजस्ती बालविवाह सम्बन्धी बागलुङ सहकर्मी शान्ता छन्त्यालको यो रिपोर्ट पछि अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। हार्नै नसक्ने एउटा नयाँ चेहराको प्रस्ताव आयो। अतीतलाई सम्झेर हेरौँ वा वर्तमानलाई अंगालु, मन उनको दोमन भयो। अनि परिवारको सोधाइमा उनले मौन स्वीकृति दिइन्। उनले आफ्नो अतीतलाई कति पनि फर्केर हेरिनन्। अतीतका ती पात्रलाई कमसेकम एकल फोन समेत गर्ने चेष्टा नगरी लगाइन् उनले चुरापत्ते सिन्दुर र लागिन बाटो उनै नयाँ चेहरा नयाँ चाहसँग। यता उनका अतीत अतीत मात्र थिएनन्, वर्तमान र भविष्य पनि थिए। उनी उनको बाटो लाग्दा यता उनका प्रेमी मरु कि बाँचु भए, यो गुल्मी घमिरको खबर हो। कक्षा आठ पढ्दादेखि प्लस टू पढ्ने बेलासम्मका प्रेमीसँगको अनवरत प्रेम सम्बन्धलाई बिर्सेर घमिरकी अस्मिता नाम परिवर्तनले नवलपरासी जिल्ला नयाँ बेलाहनी तीन तमासपुरका 24 वर्षीय सुरेन्द्र घिमिरेसँग फागुन 20 गतेका दिन विवाह गरेर हिँडेकी थिइन्। तर विवाह गरेर गएको 9 दिनमै उनी नवदुलासँग छुट्टिएर उनै प्रेमीसँग विवाह गरेर बसेकी छन्। यति बेला यता माइती र उता नवलपरासीमा ठुलै खानदान थियो। बाबु घमिरका प्रतिष्ठित व्यक्तिहरू मध्ये एक हुनुहुन्थ्यो। तर पनि छोराछोरीले बाबुआमाको नाक राख्दैनन् भन्ने भनाइ सत्य साबित भयो। त्यो परिवारमा उता अहिलेका केटीहरूको भर हुँदैन भन्ने भनाइ पनि नवलपरासीका ती परिवारमा सत्य साबित भयो र 4 लाख भन्दा बढी रकम खर्च गरेर बिहे गरेकी बुहारी 9 दिनपछि घर छाडेर अर्कैसित गई भन्ने खबरले पुम्पुरो समात्ने बने। तयो माघी विवाह सहित अर्को एक प्रेम विवाहमा भएको धोकाबाजीको खबर लिएर आएका छौँ आज हामी जीवनको गोरेटोमा। सर्वप्रथम लागौ घमिरकी अस्मिता र नवलपरासीका सुरेन्द्र घिमिरे बीच भएको 9 दिने दाम्पत्य जीवनको कथा व्यथातिर। भर्खर 24 वर्षीय खाइलाग्दा युवा नवलपरासीका सुरेन्द्र घिमिरेको आफन्त गुल्मीकै वाग्लामा रहेछन्। तिनै वाग्लाका आफन्तको घरमा आएको बेला ती अस्मितालाई माग्न आए। झन्डै 4 घण्टासम्म केटाकेटीलाई सँगै रखाएर एक अर्कोमा मन पर्ने वा नपर्ने कुरा पनि अभिभावकले मौका दिए। सुरेन्द्र भन्नुहुन्छ, उति बेलै मन पर्दैन वा मैले अर्कैलाई रोजेकी छु भनेको भए मैले विवाह गर्दिन थिए। हाम्रो 4 घण्टासम्म कुरा भयो। कुरा हुँदा मैले उसलाई के पनि सोधेको भने, सर यदि तिम्रो अरू कोही छ भने, होइन जीवन जाने कुरो हो विवाह भनेको, यदि अरू कोही छ भने हामीसँग बिहे नगर्नु पनि सक्छौँ, आफूले सोचेको मान्छे बिहे गरेको राम्रो हुन्छ भन्ने कुरा गर्दाखेरि उसले छैन भन्ने कुरा गर्थ्यो त्यति बेला। विवाह गरेर गएपछि पनि 9 दिनसम्म राम्रै सम्बन्ध थियो। विवाहको 9 दिनपछि वैशाख 5 गते उनी कक्षा 11 को परीक्षा दिन भनेर घर आइन्। तबदेखि उनले फोन उठाउन समेत छाडिन्। 7-8 दिन घर बसेर इक्जाम दिन भनेर उसको आमालाई बुटोलसम्म ल्याएर आमासँग भेट गराएर पठाइयो। पठाएपछि अनि हाम्रो हल्का फुल्का फोन हुन्थ्यो, फोन त्यति उठाउन छोडिसकेकी थिएँ, होइन अनि उसले म्यासेज पनि लेखेको थियो मलाई फोन नगर्नु भनेर, म्यासेज पनि गरेकी थिएँ एकचोटि, होइन यहीँबाट यहीँ आइसकेपछि। अनि मैले फोन नगर्नु भनेपछि 10 दिनसम्म फोन नगर्नु भने मैले 10 दिनसम्म फोन पनि गरिनँ सर। त्यसपछि 10 दिन पछाडि मैले फोन गर्दाखेरि केटी हिँडेको भने त्यही दिन थाहा पाइयो। मन परेको सबै कुरा, मन परेको सबै कुरा पाए जिन्दगीमा, चाहेर नै तिमीलाई मात्र पाउन सकिन, पाउन सकिन। तिमी सँगै चोखो माया लाए जिन्दगीमा, मन परेको सबै अस्मिताले घर आएको 2 दिनपछि वैशाख 7 गते सापाहिले स्थित आफ्ना प्रेमीसँग विवाह गरेर गएको थाहा पाएपछि छाँगाबाट खसेझैँ हुँदै सुरेन्द्र गुल्मी आइपुग्नु भयो। त्यति बेला त सर म छाँगाबाट खसे जस्तै भएको थियो. मोबाइल समातेको मोबाइल पनि हातबाट खस्ला जस्तो भयो होइन. अब मैले विश्वास गर्न सक्ने स्थिति नै भएन. मैले विश्वास गर्दा पनि गर्न अनि केही समयपछि फेरि अनि अब उसको माइतीबाट उसलाई सायद फोन गयो होला. फोन गएपछि उसले नै फोन गरेँ मलाई. उसले फोन गरेँ मलाई के अनि म मेरो बाटो गरेँ तपाईँ के कति खर्च लाग्छ लिन आउनुहोस् म बुटलमा छु भनेर उसले त्यस्तो फोन पनि गरेँ मलाई. त्यसपछि त म छाँगाबाट खसे जस्तै भएको थियो. विवाहमा टिका लगाएको झन्डै 25,000 रुपियाँका अलावा थप खर्चका लागि सुरेन्द्रले 12,000 रुपियाँ पनि दिनुभयो. अनि विवाहको औठी सिक्री घडी लगायतका गरगहना कपडाहरू लिएर आएकी अस्मिताले यो पनि होइन त्यो पनि होइन भनेर जित्न थालिन् भन्नुहुन्छ सुरेन्द्र. भद्र भलादमी समाजहरूको सामान कुरा गर्दाखेरि उसले ल्याएको सामान पनि ल्याइसेन भने ल्याएकी थिए. उसले भनिदिएँ मैले सबै भनेको थिएँ होला सर. उसले कानमाला पनि ल्याएकी थिएन. कानमाला पनि मैले लैजाऊ भन्दाखेरि उसले के भने मेरो बुवाले बनाइदिएको छ घरमा भन्ने खालको कुरा गरेँ. अनि मैले त्यही बनाएर लाउँछु अहिले तिजमा आउँदाखेरि लगाउँला भन्ने खालको कुरा गरेँ. अनि हो त नि भनेर अब त्यसमा दाबी पनि गरेन. उसले अब सिक्री र औँठी लिएर आइकियो. अनि पढ्नलाई भनेर मैले 12,000 रुपियाँ चाहिँ उसलाई भाडा सारा यताउता भन्ने दियो. अनि 25,000 चाहिँ उसको मुख हेर्दाको यताउता जुठो खुवाउँदाको ल 25,000 दिएन. एकुरेट त म भन्दिनँ तर 24-25,000 रुपियाँको हारिमा त्यसले त्यो पैसा पनि लिएर आएकी छ. कपडा 2-3 जोडी कतिले अब त्यति बेला हेर्ने कुरो भएन 2-3 जोडी कपडा लिएर आएकी छ. अनि मोबाइल घडी अब पर्स ब्यागहरू होइन. उसँग माया प्रेम थियो त किन मसँग विवाह गरेको त भनेर छलफलमा सुरेन्द्रले सोद्धा उनी यसो भन्छिन्. रातो साडी रातो दोसल्ला निधारमा सासु ससुराबाट लगाइँदै गरेको रातो टिका कानमा पहेँलपुर झुम्का गलामा सिक्री सजाएर खिचाइएको फोटो आफै बोल्छ. तर छलफलमा अस्मिता योसम्म भन्न भ्याइन् कि यो फोटो कम्प्युटराइज गरेर ल्याइएको होला. जोसँग माया गरिन्छ उसैको भएर बस्नु पर्यो कि त माया भन्ने चिज गर्नु भएन. सुरेन्द्र माग्न जाँदा अस्मिताका प्रेमीले गत एक महिनादेखि फोन गर्न छाडेकोले उनलाई त्यागेर विवाह गरेको बताइएको छ. खै आजकलको माया प्रेम कति बिना भरको प्रेमी भन्दा गतिलो केटा आए नाइ नभन्ने आएन भने तिमी बिना बाँच्न सक्दिन भन्ने प्रवृत्तिका कारण घमिरमा झैँ केही दिन अघि आपचौरमा पनि भयो. केटी माग्न गएकाहरू बाण लागेर मरौँ जस्तै भए. केटाकेटी सँगै गराइयो दुवैले मन परापर गरे. केटी अर्को दिन बिहानै हिँडाल्ने कुरा भयो. गरगहना कपडा जुटाउन थालिँदै थियो. केही छिन पछि केटीका प्रेमीको फोन आयो. हेर है जानेर लैजाने दुवैलाई छाड्ने छैन भनेका ती प्रेमीसँग ती युवतीले भनिन् किन एक महिनासम्म फोन नगरेको त. त्यसपछि फिल्मी शैलीमा आएका उनका प्रेमीले उसै रात प्रेमिकालाई भगाए. केटा पक्षहरू दाँतमा ढुङ्गो लागे झैँ भएर फर्किन लागे. तर पछि उनकी बहिनी बटाएर पठाइयो ती केटालाई. यस्तो बिना भरको प्रेम गर्ने आजकलको चलनले विशेष गरी केटा पक्ष धेरै पीडित बनेका छन्. लाखौं खर्चेर विवाह गर्यो माइत आएकी बुहारी माइती देशकै प्रेमीसँग फेरि लट्ठिन थालेपछि सही साध्य भएन. कतिपय किशोर किशोरीहरूले कक्षा 5-6 देखि नै सहपाठीसँग प्रेम सम्बन्ध राख्ने अनि क्याम्पस पढ्ने बेलासम्म त्यो प्रेम झाङ्गिएर पनि कतै ओइलिएको त कतै सिक्रो बनिसकेको. त्यसैले पनि सुरेन्द्र जस्ता टाढाका युवाहरूले विवाह गरेर चोखो माया पाउनु त परै जाओस् कुनै देह व्यापार गर्नेसँगको सम्बन्ध भन्दा पनि अझ महँगो बन्न पुग्ने वैवाहिक सम्बन्ध. सबै गरेर विवाहमा झन्डै 4,00,000 रुपियाँ खर्च भयो. तर उनीसँग सम्बन्ध 9 दिनको मात्रै रह्यो भन्नुहुन्छ सुरेन्द्र. हाम्रो बिहे गर्दाखेरि अब ल भोज भतेरहरू गर्दाखेरि 4,00,000 भन्दा बढी खर्च भयो. तर सम्बन्ध भने 9 दिनको पनि रहन सकेन. गरगहना पनि किन्ने उस केटीले पढ्न आउँछु भनेर उसले कुरा गरी घर सम्बन्ध अब हिँड्ने बेलासम्म उसको अब मैले त टाढोबाट लिएर गएको भन्ने मलाई त अब सकारात्मक सोच भयो सर. अब उसलाई मैले केही नराम्रो त्यस्तो भनेको नि होइन. राम्रै प्रेम सम्बन्ध राम्रै भएको हामीसँग बसन्जरी. त्यसपछि ऊ 7-8 दिन घर बसेर इक्जाम दिन भनेर उसको आमालाई बुटलसम्म ल्याएर आमासँग भेट गराएर पठाइयो. सुरेन्द्रको त्यो 4,00,000 रुपियाँ उनको जीवनमा सबै श्री सम्पत्ति बन्न सक्छ. अझ त्यति नै खर्च गरेर अर्को विवाह गर्दा दाजुभाइको अंश समेत काटिन सक्छ. आखिर मान्छे हो जसको जीवनमा पनि त्यस्तो धोका सह्य हुँदैन. यदि त्यो केटी परिवारको छोराहरूमा पनि त्यस्तो धोका सहनु पर्दथ्यो भने नवलप्रासीका सुरेन्द्रका परिवारलाई जस्तो पीडा हुन्थ्यो। नवलप्रासीका सुरेन्द्र भन्नुहुन्छ, माया प्रेम गर्नुपर्छ, तर त्यसरी घमिर्की युवतीले झैं धोका दिने गरी होइन। उनले एकातिर आफ्नै प्रेमीलाई धोका दिइन्, यता म आफैलाई। लभ गर्नु त अब राम्रै कुरा होला सर, होइन? अब किन भन्दा अरेन्ज म्यारेजमा अब केटा कस्तो छ केटी कस्तो छ होइन त्यो त थाहा हुँदैन। लभ म्यारेज गर्नु त राम्रो हो, तर धोका दिनु चाहिँ राम्रो होइन सर। अब कसैसँग लभ गरेर होइन त्यो अरूसँग बिहा गर्ने, यो दुईतर्फी नै धोका जस्तो भयो होइन। पहिला अर्कोसँग बिहा गर्ने, फेरि अर्कोलाई धोका दिएर फेरि लभसँग जाने, यो चाहिँ राम्रो लागेन। धोकेबाजहरूले धोका दिने रहेछन्, अब त्यो पनि धोकै त भयो नि। धोकै सोध्दाखेरि त उसलाई पनि धोकै भएको। धोका दियौ बैगुनीले बर्बाद पारी छाड्यो बाटैमा, चुखु माया गर्दा पनि परवा जगर्न घाटैमा, ओ परवा जगर्न